आदरणीय साहित्य प्रेमी श्रोता नमस्कार। पोखरा विश्वविद्यालय साहित्य समाजको नियमित रचना वाचन कार्यक्रममा यहाँलाई स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुत आशिष तनाई। श्रोता मित्र, पोखरा विश्वविद्यालय साहित्य समाजले हरेक महिनाको अन्तिम शुक्रबार नियमित रचना वाचन कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने गर्दछ भने आजबाट अर्थात कार्तिक महिनाको अन्तिम शुक्रबारबाट यस कार्यक्रमको अनलाइन संस्करण पनि शुरूआत गरेका छौं र यस कार्यक्रमलाई नामाङ्करण गरेका छौं साहित्य सरोवर भनेर। श्रोता मित्र, आज विविध कारणवश हाम्रो नियमित श्रृंखला सञ्चालन हुन नसकेकोमा हामी क्षमा प्राप्त छौं र हामीले साहित्य सरोवरमा हाम्रो फेसबुक ग्रुप मार्फत प्राप्त रचनाहरू वाचन गर्ने जमर्को गरेका छौं। कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु सुमधुर सांगीतिक उसी। आधा जिंदगी रीत सक्यो भनेरा कहिले शोक मनाए जिंदगी रीति सक्यो भनेरा कहिले शोक मनाए अझै बाकी रहे ठानेर उत्सव पनि मनाए जसरी हेर्यो त्यसै देखिन्छ जिन्दगी बल्ला होश पाए आधा जिन्दगी रीति सक्यो भनेर आंधेरीले मेरी गास्यो आनायसै ताराले पार लगाए जस्तो ठान्यो त्यस्तै भइदिन्छ जिन्दगी बल्ला ज्ञान पाए आधा जिंदगी रीति सक्यो भनेरा। चाल पाए आधा जिंदगी रीति सक्यो भनेरा कहिले शोक मनाए बाकी रहे छठाने उत्सपनी मनाए जसरी हेरो तेसे देखिंच जिंदगी बल्ला होश पाए आधा जिंदगी रे. यो सुमधुर सांगीतिक कोशिली पश्चात पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम साहित्य सरोवरमा. श्रोता मित्र, कार्यक्रमको शुरूआतमा म वाचन गर्न चाहन्छु रोशन तलकोटे कोल्टी बाजुराका संस्थाको मुक्तक. उहाँको मुक्तक यस्तो छ. निर्मल पानी झैं आकाशमा खुली छौ आज, निर्मल पानी झैं आकाशमा खुली छौ आज, मेरो जिन्दगीमा लाली छरेर फुली छौ आज. यो मुटु धड्कन र हर अङ्गको कुना कुनामा, यो मुटु धड्कन र हर अङ्गको कुना कुनामा जवानीको मस्त बाली बनेर झुली छौ आज. निर्मल पानी झैं आकाशमा खुली छौ आज, मेरो जिन्दगीमा लाली छरेर फुली छौ आज. धन्यवाद रोशन तलकुटेज्यूलाई सुन्दर मुक्तको लागि. मसँग अर्को रचना छ थुप्रेक तनौका स्रष्टा के आर ढकालको गजल. उहाँको गजल यसरी शुरू हुन्छ. मालदाई आज यता नआऊ, नेपाल बन्द छ, भो कसैले केही नखाऊ, नेपाल बन्द छ. मालदाई आज यता नआऊ, नेपाल बन्द छ, भो कसैले केही नखाऊ, नेपाल बन्द छ. हे भाउजू प्रसवको पीडा सहेर बस, हे भाउजू प्रसवको पीडा सहेर बस, नभन बचाऊ बचाऊ, नेपाल बन्द छ. भो कसैले केही नखाऊ, नेपाल बन्द छ. आमा आमा तिमीलाई कसरी लैजाऊ अस्पताल, आमा तिमीलाई कसरी लैजाऊ अस्पताल, एक दिन रोग लुकाऊ, नेपाल बन्द छ. भो कसैले केही नखाऊ, नेपाल बन्द छ. खेल्न जान्छु भन्ला नाबालक छोराले, खेल्न जान्छु भन्ला नाबालक छोराले, ठ्याम्मै बाहिर नपठाऊ, नेपाल बन्द छ. भो कसैले केही नखाऊ, नेपाल बन्द छ. को कति बेला मर्छ, को कति बेला मर्छ कसलाई के थाहा, को कति बेला मर्छ कसलाई के थाहा, सुरक्षामा सेना खटाऊ, नेपाल बन्द छ. मालदाई आज यता नआऊ, नेपाल बन्द छ, भो कसैले केही नखाऊ, नेपाल बन्द छ. निकै सुन्दर र समय सापेक्षित गजलको लागि केआर ढकालजीलाई धेरै धेरै धन्यवाद. त्यस्तै ढिला नगरी म अर्को रचना वाचन गर्न चाहन्छु र मसँग छ पोखरा विश्वविद्यालय साहित्य समाजका अध्यक्ष एकदेव बस्यालजीको मुक्तक. उहाँको मुक्तक यसरी शुरू हुन्छ. सँगैको दौतारी बाउ भइसकेछ, सँगैको दौतारी बाउ भइसकेछ, जसलाई कुरी बसेथे अर्कैले लैसकेछ. सँगैको दौतारी बाउ भइसकेछ, जसलाई कुरी बसेथे अर्कैले लैसकेछ. ढुक्क थिए साथी छ साइलो भनी, ढुक्क थिए साथी छ साइलो भनी, मोरो त बिहे अघि नै हनीमुन गइसकेछ. सँगैको दौतारी बाउ भइसकेछ, जसलाई कुरी बसेथे अर्कैले लैसकेछ. निकै सुन्दर मुक्तको लागि एकदेव बस्यालजीलाई पनि धेरै धेरै धन्यवाद. श्रोता मित्र, तपाईँ अहिले पोखरा विश्वविद्यालय साहित्य समाजको नियमित प्रस्तुति कार्यक्रम साहित्य सरोवरमा हुनुहुन्छ. साहित्य सरोवरको आजको श्रृङ्खलामा हामी हाम्रो फेसबुक ग्रुपमा पोस्ट भएका रचनाहरू वाचन गरिरहेका छौं. त्यस्तै मेरो हातमा अर्को गजल छ सुभाष मल्लजीको. सुभाष मल्लजीको गजल यसरी शुरू हुन्छ. शहरभरि कुकुरकै अभिनन्दन भइरहेछ, शहरभरि कुकुरकै अभिनन्दन भइरहेछ, यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ. शहरभरि कुकुरकै अभिनन्दन भइरहेछ, यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ. उसको सिरानी मुनि योग्यताको चाङ थियो, उसको सिरानी मुनि योग्यताको चाङ थियो, बाध्य भएर त्यो युवा पलायन भइरहेछ। यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ। पत्थरकी पार्वती पूजा गर्छौ महाशय, महाशय पत्थरकी पार्वती पूजा गर्छौ महाशय, आफ्नै गृहदेवीको मान मर्दन भइरहेछ। यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ। बुढी आमाको बास अचेल बगरतिरै छ, बुढी आमाको बास अचेल बगरतिरै छ, नयाँ चियानको जहाँ उत्खनन भइरहेछ। यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ। केवल सत्ताको पुलिन्दा रहेछ हाम्रो रगत, केवल सत्ताको पुलिन्दा रहेछ हाम्रो रगत, सम्झी सम्झी यी घाउहरूमा ऐठन भइरहेछ। यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ। म बिर्सन खोज्छु, म बिर्सन खोज्छु ती पुराना दिनहरूलाई, म बिर्सन खोज्छु ती पुराना दिनहरूलाई, नसारु नयनको याद झन्झन भइरहेछ। सहरभरि कुकुरकै अभिनन्दन भइरहेछ। यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ। धन्यवाद दाजु सुभाष मल्लजीलाई यो सुन्दर गजलको लागि। ढिला नगरी म अर्को रचना वाचन गर्न जाँदैछु र मेरो हातमा छ पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ सिभिल प्रथम वर्षमा अध्ययनरत मित्र युवराज लामाको कविता जसको शीर्षक छ संक्रमणकाल। म वाचन गर्न जाँदैछु। उहाँको कविता यसरी सुरु हुन्छ। म संक्रमणकालको मान्छे, पुरानो अनि नयाँ बीचको अस्तित्वहीन मान्छे, मैले देखेँ प्रगतिको लागि युद्ध, युद्ध रोक्नका लागि दोस्रो युद्ध, मैले भोगेँ फाउमा पाएको रोग, भोक, त्रास र अशान्ति, मैले युद्धको अन्त्य भनिएको तर नभएको अवस्था, तथाकथित संक्रमणकाल देखेँ जहाँ सरदारहरू उन्मत्त छन् आफ्नो विजयमा अनि जनता पर्खेर बसेका छन् कालहरू, मैले सुने हो, मैले सुने हाम्रो मुक्तिका गीतहरू, मैले सुने शान्तिका कसमहरू, तर मेरो ढुकढुकीले कहिल्यै शान्तिको सास फेरेन। मैले अग्लो थुनेर मुक्तिको उत्सव मनाए, किनभने बाहिर मुद्दा शान्त थियो, यो देश सदियौंदेखि संक्रमणकालमा थियो, हो यो देश सदियौंदेखि संक्रमणकालमा थियो, सदियौंदेखि संक्रमणकालमा थियो, हो पक्कै पनि यो देश संक्रमणकालमा थियो। धन्यवाद मित्र युवराज लामालाई यो सुन्दर कविताको लागि। एउटा देउराली थियो पसिनाको पति चढाउने, एउटा चौतारी थियो थाकेको मन बिसाउने, thank you. सनो आकाश थियो आफ्ना जुन ताराहरु सजाउने हलिकति बता थियो जीवन भएर छातीहरु तरु फूल थियो दुख का बेला पनि हाँस्न सिकाउने श्रोता मित्र यहाँहरुकै रचना र सांगीतिक कोशिली पश्चात अब भने कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। अर्को महिनाको अन्तिम शुक्रबार हामी पुनः कार्यक्रम साहित्य सरोवर लिएर उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि उत्पादन कक्षबाट म प्रस्तुता आशिष तनाई पनि विदा माग्न चाहन्छु। तपाईँ यो कार्यक्रम www.ashishtanai.com.np मार्फत अनलाइन अथवा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ भने creativedanai@gmail.com मा कार्यक्रम बारे प्रतिक्रिया पनि पठाउन सक्नुहुनेछ। हवस् त अर्को महिनाको अन्तिम शुक्रबार पुनः उपस्थित हुने वाचा गर्दै कार्यक्रमबाट बिदा माग्न चाहन्छु।